anyway. تیرہ لائن والا قرآن مجید صفحہ نمبر 71 70 اور 71 صفحہ نمبر 71 پانچویں لائن صفحہ نمبر 71 پانچویں لائن پارہ نمبر 3 رکوع نمبر 10 سورہ آل عمران آیت نمبر آغاز آیت نمبر 19 اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم ان الدین عند اللہ الاسلام وما اختلف الذین اوتوا الکتاب الا من بعد ما جاءهم العلم بغیا بینهم ومن يكفر بآيات الله فإن الله سريع الحساب صدق الله العظيم أعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی من الشیطان الرجیم نہایت مردود شیطان سے بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان ہے الرحیم نہایت رحم والا ہے. اس سے پہلے اللہ تبارک و تعالیٰ نے اسلام کی بنیاد توحید کا بیان فرمایا. توحید کیا ہے؟ اللہ تبارک و تعالیٰ کو اس کی ذات میں، اس کی صفات میں، اس کے کاموں میں، اس کے حکموں میں اور معبود ہونے میں اکیلا ماننا، اس کو توحید کہتے ہیں. تو اللہ تبارک و تعالیٰ نے یہ بات ارشاد فرمائی کہ اللہ تبارک و تعالیٰ خود گواہی دے رہا ہے اس بات کی کہ اللہ وحدہ لا شریک ہے. اللہ کیسے گواہی دے رہا ہے؟ اللہ گواہی دے رہا ہے عقلی لحاظ سے بھی، خبری لحاظ سے بھی. عقلی لحاظ سے اللہ کی گواہی یہ کائنات کا وجود اور کائنات کا نظام، کہ کائنات کا وجود اور کائنات کا نظام اس بات کی نشاندہی کر رہا ہے کہ اس کا بنانے اور چلانے والا کوئی ہے اور وہ اکیلا ہے. انسان کے لیے عقلی دلیل خود انسان کا وجود، کہ انسان اپنے وجود میں غور کرے، پھر انسان کے وجود کے اندر جو نعمتیں اللہ نے عطا فرمائی ہیں، یہ دیکھنے کی صلاحیت، یہ سننے کی صلاحیت، یہ دیگر صلاحیتیں، یہ حواس جو اللہ نے عطا فرمائی، ظاہری حواس بھی، باطنی حواس بھی، یہ انسان کے اپنے اختیار میں نہیں. جس کے اختیار میں ہیں اسی کو اللہ کہتے ہیں، اس نے یہ نعمتیں دی ہیں اور وہی اس کا مالک ہے. پھر انسان کے لیے دلیل عقلی سب سے بڑی وہ ہے موت اور زندگی کا معاملہ، کہ ایک آدمی چاہتا ہے کہ میرے ہاں بیٹا پیدا ہو، ایک آدمی چاہتا ہے کہ میرے ہاں بیٹی پیدا ہو، چاہتا ہے کہ اولاد بند ہو جائے، چاہتا ہے کہ اولاد ہونی چاہیے. یہ چار صورتیں اس وقت موجود ہیں انسان کی خواہش، لیکن اس بات کو دیکھا ہے کہ چاہتا ہے کہ انسان کی اولاد نہ ہو، اولاد بند کرا دی، ہر لحاظ سے رکاوٹ پیدا کرتی. لیکن ایسے واقعات ہوئے ہیں، خود میرے علم میں ایک واقعہ ہے کہ ایک خاتون کی بندش ہوئی اور اس کے آنتوں میں بچہ پیدا ہو گیا. تو اللہ کا یہ نظام ہے کہ روکنا چاہیں روک نہیں سکتے، بیٹا ہو بیٹا نہیں، بیٹی ہو بیٹی نہیں، دونوں میں سے کوئی تو ہو، لیکن بہت علاج کرائے گئے، بہت ٹیسٹنگ ہوئی، سب کچھ ہوا، لیکن اولاد نہیں. تو معلوم ہوا کہ یہ کسی کے اختیار میں ہے، میرے اختیار میں نہیں. پھر یہ کہ انسان کی موت، کہ بڑا سے بڑا حکمران ہے اور جو اس بات کا دعویٰ رکھتا ہے کہ میں تمہارا رب ہوں، یہ دعویٰ کرنے والے دنیا کے اندر سے گئے اور اپنی موت کو مؤخر نہ کر سکے. فرمایا کہ یہ زندگی اور موت کا معاملہ، بالخصوص موت، یہ انسان کا مشاہدہ ہے کہ جو مر رہا ہے، वो मरना नहीं चाहते, और जो उसके लवाहिकीन हैं, जो उसके खैरखा हैं, वो भी चाहते हैं कि ये ना मरे। तो अल्लाह ताला ने फरमाया कि इसमें गौर करो कि कोई कुव्वत ऐसी है जो तुम्हारे मुकाबले में इससे ज़्यादा करीब है, हम इसकी रूह निकाल रहे हैं, अगर तुम आजिज और बेबस नहीं हो तो लुटा कर दिखा दो। तो ये अकली दलाइल हैं जो अल्लाह की वजूद और अल्लाह की वहदानियत के। खबरी दलील के अल्लाह तबारक व तआला ने अम्बिया किराम अलैहिस्सलाम के ज़रिए से इस बात की खबर की कि अल्लाह वाहदहु ला शरीक है, और ये बात गुजारिश की गई थी कि इन दो यहूदी आलिमों ने नबी अलैहिस्सलाम से पूछा, ये दो आलिम जो मुल्क शाम से आए और यहाँ से गुजर रहे थे, जब मदीना मुनव्वरा को देखा, ये आसार इसके अंदर तो वही हैं कि जो बतला रहे हैं कि हमारी किताबों में जो खबर दी गई है कि आखिरी नबी तशरीफ़ लाएंगे, तो ये आसार बतला रहे हैं कि ये वही इलाका है। तो उन्होंने आके पूछा कि यहाँ कोई नया वाक़ तो नहीं हुआ? बतलाया गया कि एक साहब हैं मक्का मुकरमा से हिजरत फरमा के यहाँ तशरीफ लाए, उनका दावा है कि मैं अल्लाह का नबी और रसूल। तो उन्होंने पूछा कि वो कहाँ हैं? कहा तो एक छप्पड़ के नीचे। तो नबी अलैहिस्सलाम ने उस मस्जिद नबी की आर्जी तामीर फरमाई थी, ये छप्पड़ था और इसके नीचे हजरत तशरीफ़ फरमा होते थे। ये दोनों आलिम हजरत की खिदमत में हाजिर हुए। जब हजरत की खिदमत में हाजिर हुए तो इन्होंने नबी अलैहिस्सलाम से जो सवाल किए उनमें एक सवाल ये था कि हजरत अल्लाह ताला ने अपनी किताबों में जो बुनियादी और सबसे बड़ी गवाही दी है वो क्या है? तो उस पर यह आयत नाजिल हुई और नबी अलैहिस्सलाम ने इस आयत की तिलावत फरमाई। तो इसके अंदर ये बात बयान की कि अल्लाह ने गवाही दी किसकी? अपनी वहदानियत। तो उन्होंने इस बात को सुनते ही कहा कि इसमें यकीनन बात वाज़े हो गई कि आप अल्लाह के रसूल हैं, लिहाजा हम भी ईमान में दाखिल हो गए। तो फरमाया कि अल्लाह तबारक व तआला ने अपनी वहदानियत की गवाही दी, अल्लाह के फरिश्ते अल्लाह की वहदानियत की गवाही दे रहे हैं, जिब्राइल अलैहिस्सलाम माबूदों में शामिल नहीं, अकीदे तसलीस की नफी, और अकीदे तसलीस की नफी के अलावा भी हमारे यहाँ भी ये अकायद मौजूद हैं कि ये फरिश्ते सब कुछ करते हैं, और उसके लिए जो तावीज़ वगैरह हम देते हैं उसमें फरिश्तों को पुकारा जाता है, क्योंकि फरिश्तों की कैफियत ये है कि वो अल्लाह के हुक्म के बगैर कुछ नहीं करते। तो ये फरिश्ते ये इतनी ताकत वाली मखलूक है, वो भी अल्लाह तबारक व तआला की माबूदियत के अंदर हैं। जब अल्लाह को माबूद मान रहे हैं, अल्लाह के हुक्म की तामील कर रहे हैं, तो गवाही दे रहे हैं अल्लाह की वहदानियत की। और फरमाया के जो इल्म वाले हैं और सबसे पहले इल्म वाले अम्बिया किराम अलैहिस्सलाम, दुनिया के जितने नबी दुनिया में तशरीफ़ लाए, इलाका मुख्तलिफ, कौम मुख्तलिफ, ज़माना मुख्तलिफ, ज़बान मुख्तलिफ, लेकिन बात एक है, वो है अल्लाह के सिवा कोई इबादत के लायक नहीं। तो फरमाया के अल्लाह तबारक व तआला अदल पर कायम है, कि अल्लाह ने इस पूरे निज़ाम कायनात को अदल पर रखा है, और फिर आखिर में फिर ये बात फरमाई कि अल्लाह के सिवा कोई इबादत के लायक नहीं, और उसकी दलीलें दो बयान फरमाई, अल्लाह के दो सिफाती नाम बयान फरमाए और इसमें दलील बयान फरमाई। एक सिफाती नाम बयान फरमाए अल-अज़ीज़, के नहायत ज़बरदस्त है, सब पर गालिब है और सब उसके आगे मगलूब हैं, ये दलील है कि वो वहदहु ला शरीक है। अल-हकीम नहायत हिकमत वाला है, उसके हर काम के अंदर हिकमत है। ये बात तौहीद की बयान फरमा के अब फरमाया कि तौहीद का तकाजा क्या है? तौहीद का तकाजा ये है कि जब ये बात मान ली कि वहदहु ला शरीक है, तो फिर उसके हुक्म के सामने आगे सर झुकाना है, और इसको इस्लाम कहते हैं। तो इन्ना दीना यकीनन दीन, ये दीन किसको कहते हैं? इंसानी ज़िंदगी का निज़ाम, मुकम्मल निज़ाम, उसको दीन कहते हैं। तो इन्ना दीना यकीनन दीन, इंदल्लाही अल्लाह के नज़दीक अल इस्लाम, वो इस्लाम है। तो इस्लाम क्या है? इस्लाम है कि अपने आप को किसी के सुपुर्द कर देना, कि अपनी ख्वाहिशात को अल्लाह के हुक्मों के ताबे कर दो, कि अल्लाह के हुक्म को कबूल करने वाले बन जाओ, ये है इस्लाम। तो हमें कि अल्लाह के नज़दीक जो दीन है वो इस्लाम है, तो इसके मानी है कि सिर्फ दीन इस्लाम ही है जो अल्लाह के यहाँ कबूल होगा। और इसी बात को दूसरी जगह अल्लाह ताला ने फरमाया, वमन यक्ता हुई वैरल इस्लामी दीनन फलन युक्बला मिन्हु, और जो चाहेगा इस्लाम के सिवा कोई और दीन, बस हरगिज कबूल नहीं किया जाएगा उससे कि अल्लाह के यहाँ जो कबूलियत वाला दीन है वो सिर्फ एक ही दीन है, वो है इस्लाम। हज़रत आदम अला नबीजीना अलैहिस्सलाम से लेकर नबी अलैहिस्सलाम तक जो दीन है वो इस्लाम है, कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को जो दीन अता फरमाया गया इसका नाम दीन इस्लाम है। यहाँ एक बात फिर मैं गुजारिश कर दूँ कि देखिए कि जितने नबी तशरीफ लाए उनमें वो लोग, वो अंबियाए किराम अलैहिस्सलाम जिनको अपनी कौम के अलावा या अपनी कौम के साथ दूसरी कौम बतौर उम्मत के दी गई वो रसूल, वो नबी अलैहिस्सलाम जिनको नई शरीयत अता की गई वो रसूल हैं, वो नबी अलैहिस्सलाम जिनको नई किताब अता की गई वो रसूल हैं। तो नबी अलैहिस्सलाम से पहले रसूल तशरीफ लाए लेकिन उनका मनसब रिसालत था, लकब रिसालत किसी का नहीं। कहें कि ला इलाहा इल्लल्लाह आदम सफीउल्लाह, ला इलाहा इल्लल्लाह नूह नजीउल्लाह, ला इलाहा इल्लल्लाह इब्राहिम खलीलुल्लाह, ला इलाहा इल्लल्लाह मूसा कलीमुल्लाह, ला इलाहा इल्लल्लाह दाऊद खलीफतुल्लाह, ला इलाहा इल्लल्लाह ईसा रूहुल्लाह, सब अल्लाह के रसूल हैं लेकिन ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का मनसब भी रिसालत है, लकब भी रिसालत है। अगर ये बात जहन में आ गई तो यहाँ एक और मसला भी हल हो गया, वो क्या कि दीन इस्लाम तो आदम अलैहिस्सलाम से चल रहा है, तो जो नबी भी जो रसूल भी तशरीफ लाए उन्होंने जो कुछ पेश किया वो दीन इस्लाम है, कि अल्लाह की तरफ से उन्होंने पेश किया तो दीन इस्लाम है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने भी वही कुछ पेश किया जो अल्लाह ने हुक्म फरमाया, तो नबी अलैहिस्सलाम का दीन भी दीन इस्लाम है हकीकत के एतबार से, लेकिन नबी अलैहिस्सलाम जो दीन लाए हैं उस दीन का लकब भी दीन इस्लाम है, जैसे हजरत की रिसालत मनसबी भी है और लकबी भी है, इसी तरह दीन इस्लाम की नस्बत नबी अलैहिस्सलाम से हकीकी भी है और इसके साथ मनसबी भी हकीकी भी है, उसके फजा जो है वो लकबी भी है। तो इस दीन को दीन इस्लाम कहा क्योंकि क़यामत तक यही दीन है और कोई दीन नया दीन नहीं आएगा। तो फरमाया कि इन दीन इंदल्लाह इस्लाम, यकीनन दीन अल्लाह के नज़दीक इस्लाम है। अब इस दीन की हकीकत जब ये है कि अपने आप को अल्लाह के सुपुर्द करना है, फिर इसमें इख्तिलाफ क्यों है? तो उसकी वजह बयान की, नबी इस्लाम जब तशरीफ लाए तो नबी अलैहिस्सलाम के तशरीफ लाने पर उस वक्त दुनिया के अंदर जो लोग थे उम्मीजीन, अहले अरब थे कि जिन्होंने पढ़ना लिखना किसी से नहीं सीखा था, अहले किताब थे यहूदी थे ईसाई थे मजूसी थे दीगर मुशरिकीन थे, तो ये लोग थे जो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के दौर के अंदर मौजूद थे। जब नबी अलैहिस्सलाम के दौर में ये लोग मौजूद थे तो नबी अलैहिस्सलाम ने इन सब को दावत दी है दीन इस्लाम की। अब बाज़ लोगों ने नावाकफियत की वजह से कबूल नहीं किया और बाज़ ने जानबूझ के कबूल नहीं किया, कि जानबूझ के कबूल नहीं किया। क्यों कबूल नहीं किया? उसकी बुनियादी सबब दो है, हुब्बे जा हुब्बे माल, के इज्जत की मोहब्बत और माल की मोहब्बत, के इज्जत की मोहब्बत के माल की मोहब्बत, जैसा कि इस सूरत के आगाज़ में यह बात बयान की गई थी कि अबू हारिसा बिन अलकमा जो सबसे बड़ा पादरी है नजरान से चला है, तो उसने जो वजह बयान की कि हम नबी अलैहिस्सलाम के नबी होने के बावजूद भी हजरत की बात क्यों नहीं मानते, मुनाजरे के लिए क्यों जा रहे हैं, कहा कि इसलिए कि हमें इन ईसाई हुक्मरानों ने जागीरें दी हैं और हमें माल दौलत उन्होंने दी है, माल दौलत जब हमारे पास है अगर हम नबी अलैहिस्सलाम पर ईमान लाएं तो ये माल दौलत हमसे वापस ले लिया जाए, ये जागीरें हमसे वापस ले ली जाएंगी, तो लिहाजा किस वजह से ईमान नहीं ला रहे? क्या नावाकफियत की वजह से? नहीं, जानने की वजह से। जानने के बावजूद भी ईमान नहीं ला रहे क्यों? माल की मोहब्बत और इज्जत की मोहब्बत, उन्होंने हमें इज्जत दी है, उन्होंने हमें माल दिया है, अगर हम नबी अलैहिस्सलाम पर ईमान लाएंगे तो माल से महरूम हो जाएंगे, इज्जत से महरूम हो जाएंगे, तो इसलिए वो कबूल नहीं कर रहे। तो बुनियादी सबक हुब्बे माल और हुब्बे जाह, और उसकी वजह से तीन बीमारियाँ पैदा होती। کہ حب مال حب جاہ سے تین بیماریاں پیدا ہوئیں جس کی وجہ سے علیہ السلام کا انکار کیا. ایک بیماری جو پیدا ہوئی وہ تکبر کی پیدا ہوئی کہ ہم بڑے ہیں, جب بڑے ہیں تو ہم کیوں مانیں ان کو, اپنے آپ کو نیچے کیوں لائیں. دوسری بیماری پیدا ہوئی وہ ہے حسد کی, کہ حسد کی بیماری کہ ان کو یہ نعمت ملی ہے کیوں ملی ہے, ہمیں کیوں نہیں ملی. تو یہ نبوت جو ہے بنو اسحاق میں کیوں نہیں رہی, بنو اسماعیل میں کیوں چلی گئی, تو یہ حسد. اور تیسری بات عناد کہ دشمنی, کہ یہ ہمارے لیے رکاوٹ بن رہے ہیں مال اور عزت کے سلسلے میں. تو یہ اسباب ہیں جن کی وجہ سے, یہ تین سبب, تکبر کی وجہ سے انکار کیا, حسد کی وجہ سے انکار کیا, عناد کی وجہ سے انکار کیا, اور ان تین کی بنیاد حب مال اور حب جاہ ہے. تو اللہ تعالیٰ نے فرمایا کہ حب مال حب جاہ سے بچنے کا طریقہ کیا ہے, فرمایا کہ دو کام اختیار کرو, صبر اور نماز. جب صبر اختیار کرو گے تو حب مال یہ دل سے نکل, مال کی محبت دل سے نکل جائے گی, اور جب نماز کو اختیار کرو گے تو حب جاہ تو عزت اور مائیں انانیت یہ دل سے نکل جائے گی, کیونکہ میں کھڑا ہوا ہوں. آگے نماز جو پڑھا رہا ہے وہ ہے جس کو میں تنخواہ دیتا ہوں, اس کے پیچھے میں کھڑا ہوا ہوں, اور کھڑا ہوا ہوں ہاتھ باندھ کے کھڑا ہوا ہوں, میرا سر ہے سجدے کے اندر, اس کے پاؤں ہیں, میرا سر اس کے پاؤں کے نیچے ہے. تو یہاں سے تکبر اور غرور کی کیفیت سے انسان کی حفاظت ہوتی ہے. فرمایا کہ نماز سے تکبر اور غرور سے بچو گے, حب جاہ سے بچو گے, اور جب صبر کرو گے اپنی خواہشات کو قابو میں رکھو گے, نتیجہ یہ ہے کہ مال کی محبت سے بچو. تو ان سے بچنے کا یہ اصول بھی اللہ تعالیٰ نے نسخہ بھی قرآن مجید کے اندر بیان فرما دیا. فرمایا کہ اللہ کے نزدیک جو دین ہے وہ اسلام ہے, پھر مخالفت کیوں ہے, اور یہ بالخصوص اہل کتاب یہ مخالفت کیوں کر رہے ہیں. حضرت عیسیٰ علیہ نبینا علیہ السلام کے ماننے والے نجران کے عیسائی آئے تو نبی پاک صلی اللہ علیہ وسلم نے ان سے یہی سوال کیا, جو سوالات کیے کہ دیکھو کہ تم اسلام کا دعویٰ رکھتے ہو لیکن تم مانتے کیوں نہیں ہو. تو آدم علیہ السلام سے لے کر عیسیٰ علیہ السلام تک جو دین ہے وہ دین اسلام ہے, لیکن جب اللہ نے فرما دیا, نیا رسول بھیجا کہ اب اس کو ماننا ہے, اب کہ نہیں میں تو پہلے کو مان رہا ہوں, تو کیا اسلام رہا؟ اسلام نہیں رہا. اسلام تو اپنے آپ کو سپورٹ کرنا ہے کہ اللہ جیسے تو راضی ہو اس طرح ہم کرنے کو تیار ہیں, تو اس کو کہتے ہیں اسلام. تو ہمیں جنہوں نے اختلاف کیا, کب اختلاف کیا اور اختلاف کرنے والے کون ہیں؟ بمختلف نہیں اختلاف کیا, الذین ان لوگوں نے جو اوت الکتاب کتاب دیے گئے, کہ جن کو تورات دی گئی, تورات کے اندر موجود ہے, کیا موجود ہے؟ تورات کے اندر توحید بھی موجود ہے, اور تورات کے اندر نبی علیہ الصلوۃ والسلام کے تشریف لانے کی خبر بھی موجود ہے. کتاب دی گئی جن کو انجیل عطا کی گئی حضرت عیسیٰ علیہ نبینا علیہ السلام کے ذریعے سے, انجیل کے اندر نبی علیہ السلام کی تشریف آوری کی خبر بھی موجود ہے, اور نبی حضرت عیسیٰ علیہ السلام کی تعلیمات کے اندر انجیل کے اندر توحید بھی موجود ہے. حضرت عیسیٰ علیہ نبینا علیہ السلام نے فرمایا کہ ان اللہ ربی و ربکم فاعبدوا, کہ دیکھو کہ مجھے معبود نہیں ماننا, یقیناً اللہ میرا رب بھی ہے تمہارا رب بھی ہے, مجھے بھی پیدا کرنے والا وہی ہے, مجھے ابھی نعمتیں دینے والا, میری ضروریات کو پورا کرنے والا, میرا حاجت روا مشکل کشا وہی ہے, تمہارا حاجت روا, تمہارا خالق, تمہارا حاجت روا, تمہارا مشکل کشا بھی وہی ہے. فاعبدوہ, بس تم عبادت کرو اس کی. پھر حضرت عیسیٰ علیہ نبینا علیہ السلام نے یہ بات فرمائی کہ انہ من یشرک باللہ فقد حرم اللہ علیہ الجنہ ومأواہ النار, کہ یہ بات بھی عیسیٰ علیہ السلام نے اپنی قوم سے فرمائی کہ دیکھو کہ جو اللہ کے ساتھ شرک کرتا ہے اللہ اس کے لیے جنت کو حرام کر دیتے ہیں, اس کے لیے جہنم کو لازم کر دیتے ہیں, اپنے آپ کو بچاؤ شرک سے. تو حضرت عیسیٰ علیہ نبینا علیہ السلام نے بھی اس بات کی تعلیم دی, انجیل کے اندر بھی توحید کا ذکر بھی ہے, اور نبی پاک صلی اللہ علیہ وسلم کی تشریف آوری کا ذکر بھی موجود ہے. جب یہ ذکر موجود ہے کتابوں کے اندر, پھر نہ ماننا اس کی وجہ کیا ہے؟ فرمایا کہ الا من بعد, مگر اس کے بعد کہ ما جاء العلم, کہ آ گیا ان کے پاس علم. العلم پکی اور یقینی خبر جس کے اندر شک و شبہ کی گنجائش نہ ہو, کہ ان کے پاس قطعی اور یقینی خبر آ گئی. جب خبر یقینی خبر آ گئی پھر کیوں اختلاف کیا ہے؟ فرمایا باغیم بینہم, آپس کی ضد کی وجہ سے. आपस की जिद की वजह से इनकार किया और आपस की जिद की वजह से शिर्क किया। अब ये जिद की एक बड़ी मिसाल क्या है कि हजरत ईसा नबीजीन अलैहिस्सलाम को यहूदी अल्लाह का रसूल नहीं मानते। यहूदियों का कहना यह है कि हजरत ईसा नबीजीन अलैहिस्सलाम अल्लाह के रसूल नहीं, बल्कि वो बगैर वालिद के जो पैदा हुए हैं, तो वालिद के बगैर तो पैदा नहीं हो सकते, वालिद तो कोई है। नौज़ बिल्लाह मिन ज़ालिक, वालिदा का निकाह किसी से नहीं, तो ये बगैर निकाह के पैदा हुए, तो ये जायज औलाद नहीं, नजायज औलाद है। ये बात यहूदियों ने कही, हालांकि हजरत मूसा नबीजीन अलैहिस्सलाम ने ईसा अलैहिस्सलाम की तशरीफ आवरी की खबर दी थी और ईसा अलैहिस्सलाम के बारे में उनको आगाह किया था, लेकिन इसके बावजूद जिद की वजह से ईसा नबीजीन अलैहिस्सलाम को नहीं माना, अल्लाह का रसूल नहीं माना, बल्कि उनको नजायज औलाद कहा। उसके जवाब में जिद में ईसाइयों ने क्या कहा कि नहीं, हजरत ईसा अलैहिस्सलाम अगर बगैर बाप के पैदा हुए हैं वो अल्लाह के बेटे हैं। अब ये जिद की वजह से शिर्क पैदा हुआ, जिद की वजह से कुफ्र पैदा हुआ, उस कुफ्र के नतीजे में, उस कुफ्र की जिद में शिर्क पैदा हुआ कि ईसाइयों ने यह अकीदा इख्तियार कर लिया कि हजरत ईसा नबीजीन अलैहिस्सलाम ये खुद अल्लाह हैं, ये इंसानी शक्ल में तशरीफ लाए हैं। हजरत ईसा नबीजीन अलैहिस्सलाम अल्लाह के बेटे हैं जिसका वालिद कोई नहीं, उसका वालिद अल्लाह है। फिर ईसा नबीजीन अलैहिस्सलाम तीन में से एक हैं, तो ये जिद पैदा हुई किससे? यहूदियों के कुफ्र से जिद पैदा हुई। फरमाया कि इन्होंने जो ये नजरिया इख्तियार किया है शिर्क का और नबी अलैहिस्सलाम की नबूवत और रिसालत का इनकार है, ये क्या है? जिद है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम बनु इस्माइल से तशरीफ लाए और हम बनु इसहाक में से हैं, तो लिहाजा नबी अलैहिस्सलाम को रसूल क्यों माने? तो ये जिद की वजह से। फिर यह कि हुब्बे माल हुब्बे जाह, अगर हम ये करते हैं तो ये माल भी छिन जाएगा, इज्जत भी छिन जाएगी, हालांकि उन्हें यह मालूम नहीं कि हकीकी इज्जत किसके पास है। हकीकी इज्जत अल्लाह के पास है, अल्लाह तबारक व तआला ही जिसको चाहे इज्जत अता फरमा दे। फरमाया कि वही यकफुर बि आयात अल्लाह, और जो इनकार करे अल्लाह की आयतों का, फइन अल्लाह, पर यकीन अल्लाह तबारक व तआला सरीउल हिसाब, हिसाब की जल्दी करने वाला है। फरमाया कि ये तसल्ली फरमा दी ईमान वालों की जो दीन का काम करने वाले हैं, तो उनसे यह बात बयान फरमा दी, देखें कि तुम परेशान ना हो, तुम्हारा काम अल्लाह का पैगाम पहुँचाना है। अल्लाह तबारक व तआला हिसाब की जल्दी करने वाला है, और हिसाब की जल्दी ये है कि दुनिया के अंदर भी अल्लाह ताला हिसाब बराबर कर देता है, लेकिन अगर अल्लाह की हिकमत ये हो कि दुनिया में हिसाब बराबर ना भी किया जाए तो भी आगे के दो अजाब तो यकीनी हैं, एक है बरज़ख का अजाब, कब्र का अजाब, और एक है आगे क़यामत के दिन की ज़िल्लत और रुसवाई, और फिर उसके बाद जहन्नम का अजाब। तो फरमाया कि अल्लाह हिसाब में जल्दी करने वाला है, कि अल्लाह तबारक व तआला क़यामत के दिन हिसाब जो फरमाएगा तो क्या इतनों का हिसाब अल्लाह कैसे लेगा? फरमाया कि ये तुम सोच रहे हो अपने आप पर क्यास करते हुए, अल्लाह तबारक व तआला मजबूर नहीं, अल्लाह के लिए कोई चीज़ मुश्किल नहीं। तो अल्लाह तबारक व तआला हिसाब की जल्दी करने वाला है, तो एक इशारा ये है कि अल्लाह इस बात पर भी कादिर है कि दुनिया में अजाब दे, और अल्लाह ने अजाब दिया। कितनी कौमें जो दुनिया के अंदर हलाक हो गए, मिट गए, लेकिन ये कौम नबी अलैहिस्सलाम की उम्मत, ये इज्तिमाई तौर पर सारी की सारी उम्मत मुखालफत करने वाली हलाक क्यों नहीं हुई? ये नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की दुआ है कि अल्लाह के अल्लाह से उन्होंने दुआ की कि अल्लाह मेरी उम्मत को इज्तिमाई हलाकत से महफूज फरमा, कि अल्लाह मेरी उम्मत को शक्लों की तब्दीली से महफूज फरमा। ये नबी अलैहिस्सलाम की दुआएँ हैं, अल्लाह ने हजरत की दुआ कबूल फरमाई कि इज्तिमाई अजाब आपकी उम्मत को नहीं होगा, कि पूरी की पूरी उम्मत नाफरमानी के अंदर फंसी हुई है, तो उसके लिए तंबीह तो होगी, लेकिन ऐसा अजाब कि पूरी नाफरमान कौम मिट जाए ऐसा नहीं होगा। ये नबी अलैहिस्सलाम की दुआ की वजह से। हजरत ने दुआ क्यों फरमाई? हजरत ने दुआ इसलिए फरमाई कि अल्लाह के जब अजाब आ गया तो मोहलत तौबा की ख़त्म हो गई, कि अल्लाह मेरी उम्मत के पास तौबा की मोहलत रहनी चाहिए। तो हजरत का मकसूद ये था कि तौबा का वक्त होना चाहिए, और तौबा के वक्त के साथ हजरत ने यह बात भी बयान फरमा दी कि देखो कि इस ज़िंदगी पे एतमाद नहीं, मालूम नहीं कौन सा सांस ज़िंदगी का आखिरी सांस है, तो इन औकात से फ़ायदा उठाओ और अल्लाह के रुजू कर। پھر یہ ہے کہ یہاں شکلوں کی تبدیل دنیا کے اندر نبی علیہ الصلوۃ والسلام کی امت کی مجموعی طور پر شکلیں تبدیل نہیں ہوں گی، کہ جیسے جب پہلی امتوں کی شکلیں مجموعی طور پہ تبدیل ہوئیں، انفرادی واقعات تو ہوں گے، انفرادی واقعات اس امت میں ہوئے ہیں، لیکن انفرادی واقعات کے ساتھ اجتماعی طور پر پورے علاقے کے نافرمانوں کی شکلیں بندروں کی ہو گئی ہوں، سوروں کی ہو گئی ہوں، ایسا نہیں ہوا. یہ نبی علیہ الصلوۃ والسلام کی دعا ہے. اللہ نے فرمایا کہ یہ دعا دنیا کے اندر قبول ہے لیکن آخرت کے اندر قبول نہیں. اور اس کی خبر خود نبی علیہ السلام نے دی کہ میری امت کے یہ نافرمان جو ہیں قیامت میں کھڑے ہوں گے، کوئی چیونٹی کی جسامت میں ہوگا، کوئی سور کی شکل میں ہوگا، کوئی گدھے کی شکل میں ہوگا، کوئی کتے کی شکل میں ہوگا. فرمایا یہ وہ لوگ ہوں گے جو میرے جھنڈے کے نیچے کھڑے نہیں ہوں گے. اب یہ کون لوگ ہوں گے؟ چونڈی کی جسامت میں کھڑے ہونے والے وہ جو دنیا کے اندر تکبر کرتے ہیں، غرور کرتے ہیں، بڑائی کرتے ہیں، وہ جسامت میں، چونڈی کی جسامت میں، حقارت کی کیفیت میں کھڑے ہوئے ہوں گے. وہ لوگ جو دین سے غافل ہیں، دین سیکھنے کی کوشش نہیں کر رہے، فرمایا وہ گدھوں کی شکل میں کھڑے ہوں گے. وہ ہیں کہ جو دنیا پرست ہیں، ہر وقت مال ہی مال کی طلب میں پھر رہے ہیں، وہ کتوں کی شکل میں کھڑے ہوں گے. اور جو دین کے لحاظ سے غیرت سے محروم ہو چکے ہیں، دین لٹ رہا ہے انہیں اس کا احساس نہیں، وہ سوروں کی شکل میں کھڑے ہوں گے. تو یہ مختلف 10 شکلیں نبی علیہ الصلوۃ والسلام نے بیان فرمائی کہ ان شکلوں میں کھڑے ہوں گے اور ان کے اسباب کیا ہیں. تو وہ نسبت کے اعتبار سے میں نے یہ بات کی. فرمایا کہ اللہ تبارک و تعالی حساب پہ قادر ہے، دنیا میں بھی اللہ حساب لیتا ہے. کہ آج اس وقت بھی آپ دیکھ لیں کہ دنیا کے اندر آپ دیکھ لیں کتنے لوگ ہیں جنہوں نے اپنے دور کے اندر مظالم کیے، آج کس قدر ذلت کا ان کو سامنا کرنا پڑ رہا ہے. دنیا کے اندر بھی اللہ حساب لیتا ہے. یہ اور بات ہے کہ میں اور آپ عبرت کی نگاہ سے نہ دیکھیں، لیکن یہ ہے کہ عذاب دنیا کے اندر بھی ہوتا ہے. اور پھر یہ ہے کہ یہ عذاب تو اللہ اپنی حکمت سے مؤخر بھی فرما دیتے ہیں، لیکن مرنے کے بعد ہی، مرنے کے ساتھ ہی عذاب کا سلسلہ شروع ہو جاتا ہے. خود قرآن میں اللہ نے خبر دی، یغضبون وجوہہم وادبارہم، فرشتے آپ کے پوچھتی ہیں کہ اب بتا، تو جس عقیدے میں تھا اس کے بارے میں بتا، تو جن اعمال میں تھا ان کے بارے میں بتا. وہ اعتراف کرتا ہے، تسلیم کرتا ہے کہ میں غلطی پر تھا. تو اب یہ غلطی پر اعتراف، غلطی تسلیم کرنا، یہ اعتراف کیا اس کے لیے نجات کا سبب بنے گا؟ فرمایا کہ نہیں. اب فرشتے گرزوں سے اس کی پٹائی کرتے ہیں، چہرے پہ بھی مارتے ہیں، پکانے کے راستے پہ بھی مارتے ہیں، کہ اللہ نے یہ چہرہ دیا تھا، منہ دیا تھا اچھے کلمات کے لیے، تو ان سے بھی وہ برے کلمات نکالتا رہا جیسے گندگی نکالی جاتی ہے پیچھے سے. تو لہٰذا تیرے یہ دونوں چیزیں ایک جیسی ہیں، تو اس لیے اس پہ چوٹیں پڑیں گی. پھر اس کے بعد عذاب کا سلسلہ، آگے قبر کا، پھر قبر کے بعد قیامت دن رسوائی کا، اور پھر اس کے بعد جہنم اور عذاب کا. فرمایا کہ اللہ حساب میں جلدی کرنے والے، حساب کے اللہ کے لیے کوئی رکاوٹ نہیں ہے، بس یہ اللہ کی حکمتیں ہیں جو اللہ گرفت نہیں فرماتے. اور ان حکمتوں میں ایک بات یہ کہ نبی علیہ السلام کی دعا ہے، اس دعا سے فائدہ اٹھا لیں. تو جو موقع مل رہا ہے میں اور آپ اپنی اصلاح کر لیں، اللہ سے رجوع کر لیں، اب تک کے گناہوں کے بارے میں اللہ سے توبہ کر لیں، اور آئندہ بچنے کا ارادہ کر لیں، اور اللہ سے دعا کریں کہ اللہ تو ہی ہماری حفاظت فرما. وآخر دعوانا الحمدللہ رب العالمین. الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد النبي الأمي وعلى آله وأصحابه كما تحب وترضى عدد لما تحب وترضى. اللهم إنا نسألك خير الدنيا وخير الآخرة ونسألك العفو والعافية والمعافاة في الدنيا والآخرة. اللهم ربنا آمنا فاغفر لنا ذنوبنا وقنا عذاب النار وقنا عذاب القبر. اللهم إنك أنت العفو الكريم. اللهم اغفر لنا ولوالدينا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات إنك أنت الغفور الرحيم. اللهم أيد أمير المؤمنين والمجاهدين، اللهم انصرهم ولا تنصر عليهم،